फिक्स भएको शासनको सबैले के गरिदिन्छन् र जोड दिन्छन् यो के भन्छ र यो नेटवर्क गभर्नेन्स अथवा होल अफ द गभर्नेन्स जस्ता नवीन अवधारणाहरूले. त्यसैले शासन अहिले शासनका विशेषता के हुन्छ भन्दाखेरि चाहिँ यो पहिलो विशेषता लोकतान्त्रिक सरकार र विधिको शासन. देयर मस्ट बी डेमोक्रेटिक गभर्मेन्ट एन्ड देयर सुड बी रुल अफ ल. गभर्नेन्स हुनलाई त्यो हुनै पर्यो. दोस्रो चाहिँ के हुनुपर्छ त भन्दाखेरि संविधानवाद र सीमित सरकारको मान्यताको अवलम्बन गरेको हुनु पर्यो. प्रिन्सिपल अफ कन्स्टिट्युसनलिजम एन्ड लिमिटेड गभर्मेन्ट. त्यस्तै गरिकन यो सरकार चाहिँ सहजकर्ता र नियमनकारी भूमिकामा रहनु पर्यो. नियामक र सहजकर्ताको भूमिकामा सरकार हुनु पर्यो. बहुपात्र संलग्नता र पात्रहरू बिचको अन्तर्निर्भरता अर्को विशेषता हो. बहुतह र बहुक्षेत्र शासनका पराराज्य राष्ट्रिय र उपराज्य तहहरू हुने भए बहुक्षेत्र चाहिँ निजी सरकारी र नागरिक समाज र गैर सरकारी बहुक्षेत्र हुने भए. त्यस्तै गरिकन निर्णयमा सहभागिता वार्ता सम्झौता र सहमति निर्माण यो शासनको अर्को विशेषता भयो. लचक अनौपचारिक यो र ग्रहणशील संरचना र कार्य पद्धति होइन फ्लेक्सिबल इन्फर्मल एन्ड एडप्टेबल स्ट्रक्चर एन्ड प्रोसिजर गभर्नेन्सको हो. डिसेन्ट्रलाइजेसन अफ पावर एन्ड रिसोर्सेस अधिकार र शक्तिको अधिक विकेन्द्रीकरण हुनु शासनको अर्को विशेषता भयो. त्यस्तै गरिकन शासनको विशेषता भनेको चाहिँ के हो त भन्दा यो मोबिलाइजेसन अफ नेटवर्क्स यो समूहहरू सञ्जालहरूको परिचालन गर्ने नेटवर्कहरूको परिचालन गर्ने र त्यसपछि यो सहकार्य साझेदारी होइन सह उत्पादन सहनिर्माण सहव्यवस्थापन जस्ता विधिहरूको प्रयोग गर्छ शासनले. यो पनि अर्को विशेषता हो. यो कोअपरेसन कोलाबोरेसन पार्टनरसिप को प्रोडक्सन को कन्स्ट्रक्सन को म्यानेजमेन्ट जस्ता होइन सहकारिता साधन निजी गैर सरकारी क्षेत्रसँगको सहकारिता अनि त्यसपछि साझेदारी पब्लिक प्राइभेट पार्टनरसिप गभर्मेन्ट कम्युनिटी पार्टनरसिप होइन सहनिर्माण नीति बनाउँदा सरकारवालालाई सहभागी बनाउने सह उत्पादन उत्पादन प्रक्रियामा उपभोक्तालाई सहभागी बनाउने र सहव्यवस्थापन साधन सेवाको व्यवस्थापनमा जो उपभोक्ता हो उसैलाई जिम्मा दिने यस्ता विधि तौर तरिकाहरूको प्रयोग गभर्नेन्सले गर्छ. डेफिनेटली गभर्नेन्स हुनलाई के हुनुपर्छ त भन्दाखेरि गुड गभर्नेन्स हुनुपर्छ. गुड गभर्नेन्स भनेको खुल्ला र पूर्वानुमान योग्य सरकार. त्यो हुनका लागि चाहिँ सहभागिता पारदर्शिता उत्तरदायित्व हुनुपर्छ र अर्को चाहिँ नैतिकता सदाचारिता र निष्ठा पनि शासनको क्यारेक्टरिस्टिक्स हो यानि के चरित्र हो के अरे विशेषता हो. यसरी शासनका विशेषताहरू पनि हामीले भन्न सक्छौँ. अब यो शासनको दुईटा तह हुन्छ एउटा राजनीति अर्को प्रशासन. नीति राजनीति भनेको नीति निर्माण गर्ने तह हो. प्रशासन भनेको नीति कार्यान्वयन गर्ने तह हो होइन. र यो राजनीतिक तहमा नीति निर्माण गर्न कार्य जिम्मेवारीको बाँडफाँड अनि त्यसपछि संरचनाहरूको स्थापना अनि संरचनाहरूको हाइरार्की वा पदसोपान अधिकारको विभाजन र त्यो अधिकारमा चेन अफ कमान्ड आदेशको श्रृङ्खला होइन अनि त्यसपछि त्यसमा कसको मुनि कति मान्छेले कति निकायले काम गर्ने युनिटी अफ कन्ट्रोल र कोअर्डिनेसन डिसिप्लिन अर्डर जस्ता विशेषता बोकेको समष्टि पद्धति जुन हुन्छ राज्य सञ्चालनको त्यसलाई हामी संरचना भन्छौँ स्ट्रक्चर भन्छौँ. त्यसैले शासनको राजनीतिक संरचना र प्रशासनिक संरचना दुई खालको संरचनाहरू हुन्छ. अघि भने जस्तो नीति निर्माण गर्न सरकार राख्ने संरचनाहरूको समष्टि राजनीतिक संरचना हो. जस्तो संसदको प्रतिनिधि सभा राष्ट्रिय सभा यिनीहरू राजनीतिक संरचना भयो भने नीति कार्यान्वयन गर्नसँग सरकार राख्ने संरचनाहरू चाहिँ प्रशासनिक संरचना हुन् जस्तो मन्त्रालय विभाग कार्यालय सुरक्षा निकाय न्यायालय यिनीहरू चाहिँ के भए प्रशासनिक संरचनाहरू भए. राजनीतिक संरचना नीति निर्माण गर्नसँग सम्बन्धित हुन्छ. प्रशासनिक संरचना नीति कार्यान्वयन गर्नसँग सम्बन्धित हुन्छ. राजनीतिक संरचना अस्थायी प्रकृतिको हुन्छ. यसका प्रतिनिधिहरू अधिकारीहरू पनि अस्थायी नै हुन्छन्. प्रशासनिक संरचना स्थायी प्रकृतिको हुन्छ जसका कर्मचारी पनि स्थायी नै हुन्छन्. राजनीतिक संरचना यो मा काम गर्ने अधिकारीहरू चुनिएर आउँछन् इलेक्टेड अफिसर्स हुन्छन् प्रशासनिक संरचनाका अधिकारीहरू छानिएर आउँछन्, सेलेक्टेड अफिसर्स हुन्छन्। राजनीतिक संरचना राजनीतिक दर्शन र दलको घोषणा पत्रबाट प्रभावित हुन्छ, पोलिटिकल आइडियोलोजी एन्ड मेनिफेस्टो अफ पोलिटिकल पार्टीबाट प्रभावित हुन्छ। प्रशासनिक संरचना चाहिँ केबाट, व्यावसायिक मूल्य मान्यता र विद्यमान ऐन कानुनद्वारा प्रभावित वा सञ्चालित व्यवस्थित हुन्छ। यस्ता भिन्नताहरू हुन्छन् राजनीतिक संरचना र प्रशासनिक संरचनाका। अब हाम्रो देशमा, कुनै पनि देशमा राजनीतिक संरचना, प्रशासनिक संरचना, शक्ति प्राप्तिको प्रक्रिया, शक्ति बाँडफाँडको ढाँचा, शक्ति प्रयोगको प्रक्रिया विधि सबै संविधानले डिफाइन गरेको छ। नेपालमा हेर्ने हो भने नेपालको संविधानको धारा 56 नेपाल राज्यको मूल संरचना, सङ्घ प्रदेश र स्थानीय गरी 3 तहको हुनेछ भनेको छ। त्यसैले हाम्रो राजनीतिक संरचना पनि 3 तहको छ, प्रशासनिक संरचना पनि 3 तहको छ। सङ्घीय राजनीतिक संरचना, सङ्घीय प्रशासनिक संरचना, प्रादेशिक राजनीतिक र प्रशासनिक संरचना, स्थानीय राजनीतिक र प्रशासनिक संरचना। भेरी सिम्पल हेन समय लेखिदिएको छु, उदाहरणको लागि मात्रै। सङ्घीय राजनीतिक संरचनामा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री परिषद, देशका समिति, प्रतिनिधि सभा, प्रतिनिधि सभाका समितिहरू, राष्ट्रिय सभा, देशका समितिहरू, संयुक्त समितिहरू, यिनीहरू सङ्घीय राजनीतिक संरचनामा पर्छन् है। प्रदेशमा चाहिँ प्रदेश प्रमुख, प्रदेश सभा, प्रदेश सभाका समितिहरू, प्रदेश मन्त्री परिषद, प्रदेश मन्त्री परिषदका समितिहरू यो प्रादेशिक राजनीतिक संरचना पर्छन्। जिल्ला सभा, जिल्ला समन्वय समिति, गाउँ सभा, गाउँ सभाका समितिहरू, गाउँ कार्यपालिका, गाउँ कार्यपालिकाका समितिहरू, नगर सभा र नगर सभाका समितिहरू, नगर कार्यपालिका र त्यसका समितिहरू, वडा समितिहरू, यिनीहरू चाहिँ स्थानीय राजनीतिक संरचना भए। यसै गरी प्रशासनिक संरचनामा चाहिँ राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, विषयगत मन्त्रालयहरू, विभागहरू, संवैधानिक निकायहरू, आयोग, प्रतिष्ठान आदि, अनि न्यायालय, तिनै तहको अदालत र न्यायिक निकाय, अन्य अदालतहरू, त्यस्तै गरिकन सुरक्षा निकाय, सेना प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, यी सबै सङ्घीय प्रशासनिक संरचना भए पनि प्रदेश प्रमुखको कार्यालय, प्रदेश मन्त्री परिषदको कार्यालय, प्रदेशका मन्त्रालयहरू, प्रदेश अन्तर्गतका निर्देशनालयहरू, प्रदेश सरकारका विषयगत कार्यालयहरू, प्रादेशिक आयोगहरू, प्रदेश प्रहरी, यिनीहरू चाहिँ प्रादेशिक प्रशासनिक संरचना भए। जिल्ला समन्वय समितिको कार्यालय, गाउँ कार्यपालिकाको कार्यालय, नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालयहरू, स्थानीय तहका विषयगत कार्यालयहरू, स्थानीय न्यायिक समिति, स्थानीय तहका सेवा केन्द्रहरू, शिक्षा सेवा केन्द्र, स्वास्थ्य सेवा केन्द्र, पशु सेवा केन्द्र जस्ता सेवा केन्द्रहरू, यिनीहरू चाहिँ स्थानीय प्रशासनिक संरचनाभित्र पर्छन्। यसरी हामीले प्रशासनिक र राजनीतिक संरचना, मान्याधिवक्ताको कार्यालय पनि सङ्घीय प्रशासन, मान्याधिवक्ताको कार्यालय र त्यो माध्यमका जिल्ला सरकारी वकिलका कार्यालय सबै सङ्घीय प्रशासनिक संरचना। मान्याधिवक्ता इट्सेल्फ इज ए एडमिनिस्ट्रेटिभ फंक्शन, पोलिटिकली अपोइन्टेड है, पोलिटिकल होइन। नोमिनेटेडहरू चाहिँ, नोमिनेटेडहरू कहिले एडमिनिस्ट्रेटिभ हुन्छ, अफन पोलिटिकल हुन्छन्। पोलिटिकल प्रोसेस र पोलिटिकल पर्पजले आएका पोलिटिकल हुन्छन्। प्रदेशको प्रमुख पोलिटिकल हुन्छ, मान्याधिवक्ता र संसदीय संविधान निकायहरूका प्रमुखहरू सबै नोमिनेटेड हुन्, तर ती एडमिनिस्ट्रेटिभ होइन। यसरी बुझ्नुहुन्छ, ओके। न्यायपालिका, न्यायपालिका एडमिनिस्ट्रेटिभ हो, दुईवटा मात्रै टायरमा राखेपछि एउटा पोलिटिकल हुन्छ, अर्को एडमिनिस्ट्रेटिभ हुन्छ। न्यायपालिकालाई एडमिनिस्ट्रेटिभ स्ट्रक्चरभित्र राख्नुपर्छ, प्रशासनिक संरचनाभित्र राख्नुपर्छ है। तपाईँले नेपालको अर्गानोग्राम हेर्दाखेरि देखिने जुन मन्त्री परिषद अनि न्यायालय, संवैधानिक निकाय भनेर जे जे देखाइन्छ नि, त्यो सबै प्रशासनिक संरचनाभित्र पर्छ। ओके, अब यो नेपालको प्रशासनिक संरचनाका केही समस्याहरू छन्, कहिले कहाँ जाँचमा आउँछ। प्रशासनिक संरचना सञ्चालनका केही सिद्धान्तहरू हुन्छन्, तपाईँले व्यवस्थापनका सिद्धान्त, प्रशासनका सिद्धान्त जे पढ्नु भएको छ, खास गरी ह्यान्ड्री पालको 14 सिद्धान्त प्रिन्सिपलहरू, तिनीहरू नै यहाँ पनि लागु हुन्छ। प्रशासनिक संरचनालाई हामीले प्रभावकारी ढङ्गले सञ्चालन गर्ने हो भने मस्ट युज सडन प्रिन्सिपल, एडमिनिस्ट्रेटिभ प्रिन्सिपल। त्यो भनेको चाहिँ डिभिजन अफ वर्क अथवा कार्य विभाजन अथवा विभागीकरण, डिपार्टमेन्टलाइजेसन होइन। अनि त्यसपछि गएर दोस्रोमा विशिष्टीकरण, स्पेसलाइजेसन। त्यो विभागीकरण गर्दा, कार्य विभाजन गर्दा विशिष्टीकरणका आधारमा गर्नुपर्छ भन्ने, सेन्ट्रलाइजेसन, डिसेन्ट्रलाइजेसन भन्ने हुन्छ, केन्द्रीकरण, विकेन्द्रीकरण, शक्तिको आवश्यकता अनुसार गर्नुपर्ने। अनि त्यस्तै गरिकन त्योभित्र चाहिँ यो अथोरिटी हाइरार्की भन्ने हुन्छ, अधिकारको सोपान, अधिकारको सोपानभित्र चेन अफ कमान्ड, युनिटी अफ कमान्ड, स्पान अफ कन्ट्रोल जस्ता उपसिद्धान्तहरू त्योभित्र पनि पर्छन्। त्यसपछि प्रिन्सिपल अफ नन डुप्लिकेसन एन्ड नन ओभरल्यापिङ, गैर दोहोरो पदार कार्यक्षेत्र नखट्टिने गरिकन सङ्गठन संरचना बनाइनुपर्छ, व्यवस्थापन गरिनुपर्छ. प्रिन्सिपल अफ होमोजेनिटी, समरूपताको सिद्धान्त, एउटा कार्यालय, एउटा संरचना, एउटा दरबन्दी, एकै खाले काम मात्रै गर्ने गरी स्थापना गरिनुपर्छ, फरक फरक काम गर्ने गरी स्थापना गरिनु हुँदैन भन्ने जस्ता यी सिद्धान्तहरू हुन्छन्. यी सिद्धान्तहरूको राम्रोसँग परिपालना गर्यो भने मात्रै एडमिनिस्ट्रेटिभ स्ट्रक्चरले अनुशासित र प्रभावकारी ढङ्गले सक्षम ढङ्गले कार्य सम्पादन गर्न सक्छ. नभए सक्दैन. नेपालको प्रशासनिक संरचना इफेक्टिभ नभएको भन्ने आलोचना छ. खास गरी त्यसमा धेरैवटा कारणहरू छन्. त्यस्ता कारणहरूमध्ये पहिलो कारण चाहिँ के हो त भन्दा, हामीले कामका आधारमा सङ्गठन संरचना बनाउँदैनौँ, पहिला सङ्गठन संरचना बनाएर काम खोज्छौँ. त्यसैले सेटिङ एडमिनिस्ट्रेटिभ स्ट्रक्चर विदाउट फङ्सनल एनालिसिस, ओभर जब एनालिसिस, कार्य विश्लेषणको आधारमा सङ्गठन संरचना बनाउँदाखेरि तिनीहरू प्रभावकारी भएको छैन. दोस्रो, सङ्गठन संरचना र कार्यबोझका बिचमा तादम्यता छैन. काहीँ काम धेरै छ, संरचना र दरबन्दी कम छ. काहीँ कामै छैन, धेरै भद्दा सङ्गठन संरचना र दरबन्दी छ. त्यसले गर्दा त्यो चाहिँ काम राम्रोसँग प्रशासनिक संरचनाले काम गर्न सकेको छैन. अर्को चाहिँ हाम्रो प्रशासनिक संरचनाको सङ्गठन संरचना जुन हो नि, अर्गनाइजेसन स्ट्रक्चर, त्यो चाहिँ पिरामिड खालको अनि त्यसपछि मेकानिस्टिक खालको रिजिड छ. ठाडो, कठोर, यान्त्रिक प्रकृतिको सङ्गठन संरचना छ. त्यसले राम्रो डेलिभरी दिन सक्दैन. हाइरार्किकल छ, त्यसले राम्रोसँग दिन सकेको छैन. त्यसै गरी हाम्रो युज अफ आइसिटी इन एडमिनिस्ट्रेटिभ स्ट्रक्चर इज भेरी पुअर. प्रशासनिक संरचनामा सूचना तथा सञ्चार प्रविधिको प्रयोगको अवस्था कमजोर छ. ट्रान्सप्यारेन्सी र अकाउन्टेबिलिटी इफेक्टिभ छैन वा एडिक्वेट छैन. हामीले पर्याप्त पारदर्शिता र उत्तरदायित्व अवलम्बन गर्न सकेका छैनौँ. प्रशासनिक संरचनाको कार्यशैली सहभागितामा आधारित छैन. लेस पार्टिसिपेटरी अप्रोच अफ डिसिजन मेकिङ, सहभागितामा आधारित प्रशासनिक संरचना बनाउन सकेका छैनौँ. त्यसले गर्दाखेरि पनि यसले राम्रोसँग काम गर्न सकेको छैन. ओभरल्यापिङ र डुप्लिकेसन धेरै छ संरचनाहरूमा, है. दोहोरो पना कार्यक्षेत्र खप्टिएको अवस्था छ. पुअर कोअर्डिनेसन छ, समन्वयको अभाव छ. त्यसपछि गएर हेटेरोजेनियस फङ्सन विदिन एन अर्गनाइजेसन, त्यसैले विशिष्टीकरणको र समरूपताको अभाव छ. एउटा कार्यले एउटा मात्रै काम गर्ने गरी बनेको अवस्था छैन. त्योभित्र धेरै प्रकृतिका कामहरू हुन्छन्. त्यसैले हेटेरोजेनिटी छ, रादर देन होमोजेनिटी हुनुपर्ने हो. त्यो हुन सकेको छैन. राजनीतिकरणको कारणले गर्दाखेरि के छ, चेन अफ कमान्ड भत्किएको छ र जसले जसलाई जसरी काम लगाए पनि हुने खालको स्थिति छ. युनिटी अफ कमान्ड पनि राम्रो छैन र स्पान अफ कन्ट्रोल वैज्ञानिक ढङ्गले एकजना कर्मचारीमा सुपरिवेक्षकको माध्यममा कतिजना कर्मचारी राख्ने भन्ने कुरो चाहिँ वस्तुगत र वैज्ञानिक ढङ्गले निर्धारण गरिन, हजुहरूको भरमा गरिन्छ. यो आदि इत्यादि कारणले गर्दाखेरि के छ, प्रशासनिक संरचनाले प्रभावकारी रूपमा काम गर्न सकेको अवस्था छैन. अब राजनीतिक संरचनातिर हेर्ने हो भने चाहिँ राजनीतिक संरचनामा खास गरिकन आठवटा कुराहरू पर्छ. यो सँगसँगै नेपालको शासन प्रणालीमा यिनै आठवटा कुरा के छन् भन्ने कुरा आउँछ. आठवटा मध्ये एउटा यहाँ हामीले प्रशासनिक संरचना जुन पढ्यौँ त्यो नै सकियो. सातवटा बाँकी रहन्छन्. प्रशासनिक संरचना त संविधानले धारा 56 तिन तहको संरचना भनेपछि तिन तहको रहेछ. अनि त्यसपछि गएर धारा 285(1) सङ्घीय निजामती सेवा र अन्य सङ्घीय सरकारी सेवा गठन गर्ने व्यवस्था गरेको छ. 385(3) चाहिँ प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाहरू कारण बावजुद गठन गर्न सक्ने व्यवस्था गरेको छ. अनि तिनलाई सञ्चालन गर्न अब सङ्घीय निजामती सेवा ऐन, प्रदेश निजामती सेवा ऐन र स्थानीय सेवा ऐनहरू जारी हुनुपर्ने स्थिति छ, होइन. यसरी त्यो प्रशासनिक संरचना विभिन्न सेवा गठन गर्न सक्ने, सञ्चालन गर्न सक्ने प्रोभिजनहरू संविधानमा यो छ. अब यो बाहेक सातवटा राजनीतिक संरचनाका पक्षहरूमा चाहिँ एउटा चाहिँ राज्यको स्वरूप भन्ने हुन्छ, फर्म अफ स्टेट. राज्यको स्वरूप कुनै पनि देशमा सार्वभौम सत्ताको प्रयोग कति तहबाट भएको छ भन्ने कुराले निर्धारण गर्छ. एक तहबाट मात्रै, केन्द्रबाट मात्रै सार्वभौम सत्ताको प्रयोग हुन्छ भने त्यसलाई हामी एकात्मक राज्य भन्छौँ. दुई वा दुईभन्दा बढी तहबाट सार्वभौम सत्ताको प्रयोग हुन्छ भने त्यसलाई हामी सङ्घीय राज्य भनेर भन्छौँ, है. र सङ्घीय राज्यको विशेषता, एकात्मक राज्यको विशेषता, यसका सबल दुर्बल पक्षहरू अलि थाहा पाउनुपर्छ. सङ्घीय राज्य भनेको यस्तो शासन प्रणाली हो जसमा एउटै देशभित्र एकभन्दा बढी तहका सरकारहरू हुन्छन् र तिनीहरूले संविधानले दिएको एकल र साझा अधिकारको सूचीका आधारमा आफ्नो कानुन आफैले बनाउने र कार्यान्वयन गर्ने गरी स्वायत्तता प्राप्त गरेका हुन्छन्। तर ती सबै तल्लो तहका प्रादेशिक र स्थानीय शासकीय इकाइहरूको साझा उपरी संरचनाका रूपमा सङ्घ यानि कि फेडरेसन रहेको हुन्छ र सार्वभौम सत्ताको अन्तिम प्रयोग चाहिँ फेडरेसनले नै गर्छ, सङ्घले नै गर्छ, होइन? यसरी यो यस्तो विशेषता भएको शासन प्रणाली चाहिँ सङ्घीय शासन प्रणाली हो। सङ्घीय शासन प्रणाली अथवा सङ्घीय राज्य कमिङ टुगेदर र होल्डिङ टुगेदर दुईवटा विधिबाट बन्छ। दुई वा दुईभन्दा बढी सार्वभौम देश मिलेर नयाँ सङ्घीय देश बनायो भने यो कमिङ टुगेदर ढाँचा भनिन्छ। एउटा एकात्मक राज्य व्यवस्था तल्लो तहमा सरकार खडा गरेर अधिकार दिएर सङ्घीयतामा गयो भने त्यसलाई हामी यो के भन्छौँ, होल्डिङ टुगेदर भन्छौँ। कमिङ टुगेदरमा राज्यहरू बलिया, सङ्घ कमजोर हुन्छ। होल्डिङ टुगेदरमा राज्यहरू कमजोर, सङ्घ बलियो हुन्छ। अमेरिका, क्यानाडा, अस्ट्रेलिया कमिङ टुगेदरबाट बनेका हुन्। नेपाल, भारत जस्ता देश होल्डिङ टुगेदरबाट सङ्घीय राज्य बनेका हुन्। अब सङ्घीयता भारत हाम्रो जस्तै एकात्मकबाट सङ्घीयतामा है, त्यही कारणले गर्दाखेरि पहिला भारतमा पनि राजतन्त्र थियो है।